यहाँलाई स्वागत छ ध्रुवजी। नमस्ते, धन्यवाद। जस्तो तपाईँ यो 35-36 वर्षकै उमेरमा करोडौँ बिजनेसको दुनियाँमा हातालिसक्नु भएको छ, होइन, मैले नजिकबाट बुझे अनुसार तपाईँ सिद्धार्थ बिजनेस ग्रुप जो देशको एउटा प्रतिष्ठित कम्पनी हो त्यसलाई पनि धेरै माथि पुर्याउनमा तपाईँको ठुलो देन रह्यो, र त्यो बिजनेस छाडेर अहिले तपाईँले विभिन्न सञ्चार माध्यममा समेत चर्चा पाएको यो तपाईँको बल्टक्सरमा जुन पैँचो पसल प्रणाली खोल्नुभयो, होइन, तपाईँ त्यत्रो कम्पनीबाट फेरि पैँचो पसल खोल्ने कन्सेप्ट चाहिँ कसरी आयो? अब व्यवसाय यस्तो होस् जसले आम मान्छेलाई पनि फाइदा होस् र व्यवसाय पनि एउटा उत्कृष्ट होस् भन्ने सोचका साथ काम गर्न मेरो चाहना थियो। त्यो चाहना अन्तर्गत नेपालमा पहिले होटल इन्डस्ट्रीहरूमा त्यो खालको भावना थिएन। त्यो चिजमा एउटा राष्ट्रियकरण भयो, त्यो चाहिँ अहिले नेपालको लागि उत्कृष्ट व्यवसायको रूपमा जान्छ। जतिखेर म पहिले सिद्धार्थमा छँदा ब्याङ्कमा लोन लिन जाँदाखेरि पनि होटल बिजनेसलाई चाहिँ लास्ट क्याटेगोरीको लोनको रूपमा हेरिन्थ्यो, अहिले चाहिँ होटल बिजनेसलाई फर्स्ट क्याटेगोरीमा जान थालिसकेको छ। अब अर्को हाम्रो नेपालको व्यवसाय भनेको कृषि हो, जलविद्युत, कृषि र टुरिज्म, तिनवटा व्यवसायले नेपाललाई समुन्नत बनाउन सक्छ। त्यो समुन्नत कसले गर्ने? कृषि क्षेत्रमा को जाने? हामी जस्तो व्यक्ति यदि जाँदैनौँ भने कसले गर्न सक्छ भन्ने ममा सोच आयो। त्यस पछाडि म त्यो व्यवसाय छोडेर म यो गाउँको व्यवसाय सुरु गर्न चाहेको हो। तपाईँ एउटा हुङ्गा नौको छेदीमा जन्मिनु भएको, होइन, मैले सुने अनुसार तपाईँ 13 भाइ बहिना हुनुहुन्थ्यो अरे, तपाईँ कुन चाहिँ छोरा हो? हामी 13 भाइ बहिना मध्येको 6 भाइ छोरा मध्येको साइनो छोरा हो म, होइन। मेरो बुवा यसभन्दा पहिले इन्डियामा गाई पालन व्यवसाय गर्नुहुन्थ्यो र लामो समय इन्डियामा काम गरिसकेपछि त्यहाँ गुवाहाटीमा केही त्यहाँको रेभोल्युसन आन्दोलनहरूले गर्दाखेरि त्यो व्यवसाय छोडेर फेरि बुवा यही हुगामै आएर सुरु गर्नुभयो। मेरो बुवाले जतिखेर इन्डिया गएर कमाउनु पर्दाखेरि आफूलाई खान एक महिना पनि नपुग्ने अवस्था थियो, तर बुवाले हामीलाई लास्टमा हामी वर्षभरि 13 जनालाई खाना पुग्नेसम्म बनाएर जानुभयो। त्यहाँभन्दा माथि हामी बढ्न सकेका थिएनौँ। पढ्न पनि त्यति बेला कठिन थियो होला? अवश्य पनि, 1 घन्टा 1.5 घन्टा लगभग झेर्दीबाट उँगा पुग्नुपर्ने, पढाइ पनि ठुलो चुनौतीकै रूपमा थियो। जस्तो अहिले करोडौँको बिजनेस हाँक्न सक्ने भइसक्नु भयो, सुरुवात चाहिँ कसरी भयो बिजनेस लाइनमा? तपाईँ कहाँबाट सुरुवात गर्नुभयो? न्यूनतम कति लगानी वा आफै कामदारको रूपमा सुरुवात गर्नुभयो? खासमा म यही हुँगामा कक्षा 7 पढ्दा पढ्दै म सानो व्यवसाय, म चाहिँ यो उल्ली खोला भन्ने ठाउँमा पसलबाट म डोकामा बोकेर झेर्दी ल्याएर म घरबाट थोरै थोरै चकलेट, बिस्कुट, चाउचाउ यस्तो व्यक्ति गर्थे। म त्यतिखेर 500 सुरु गरेको थिएँ त्यो पसल। म SLC दिँदाखेरि मलाई आफूलाई हात खर्च पुर्याएर 35,000 पुर्याएको रहेछु र त्यो पछि म SLC दिँदा बित्तिकै म गाउँ छोडेँ, म कैलालीमा पुगेँ। जति बेला मेरा माइला दाजु लक्ष्मण नेउपाने र म सँगसँगै जस्तो गएको हो र एउटा सानो झुपडीको रूपमा त्यहाँ एउटा होटेलको छाप्रो खोल्यौँ। नाम पनि थिएन, होटेल पनि होइन, रेस्टुरेन्ट पनि होइन, एउटा छाप्रो जहाँ नास्ता खान पाइने, त्यो खालको व्यवसाय सुरु भएको थियो। त्यहाँबाट म काम गर्न सुरु गरेको हो। अब जागिरको भन्दा पनि हामी परिवारकै रूपमा रह्यो, त्यसलाई अहिले त्यही रूपबाट विकास भएर त्यो कम्पनी बन्न पुगेको हो। अनि तपाईँ यो सिद्धार्थ बिजनेस ग्रुपसँग कसरी जोडिनु भयो? सिद्धार्थ बिजनेस ग्रुप जोडिने भन्दा पनि सिद्धार्थ बिजनेस ग्रुपलाई विकास गरेको आफैले नै हो। त्यसैले गर्दाखेरि म सुरुदेखि त्यसको जन्मदाताकै रूपमा भएको हुनाले अब त्यसको आफै नै हो जोडिने। त मैले अघि नै भनिसकेँ, त्यो झुपडीबाट सुरु गरेर सिद्धार्थ बिजनेस ग्रुपमा पुर्याएको। यो कहाँ कहाँ फैलिएको छ? अहिले यसले नेपालमा 10-12 कम्पनीको रूपमा सुरु गरेको छ, कैलाली, नेपालगञ्ज, बुटोल, काठमाडौँ लगायतका ठाउँहरूमा छ। तपाईँले स्थापना गरे कि तपाईँ हो? हो, म त्यसको स्थापक हो। यसभन्दा अहिले म त्यसबाट पूर्ण रूपमा मेरो लगानी लगायतका सम्पूर्ण चिजहरू म त्यहाँबाट बाहिरिसकेको छु आजको दिनमा। र त्यो कम्पनी स्थापना गरेदेखि अहिलेसम्म म उपाध्यक्षको पद थियो, म त्यो कम्पनीको कार्यकारी प्रमुख र म्यानेजिङ डिरेक्टर, 3 पद म आफै सम्हालिरहेको थिएँ। यो बाहिरिनुको कारणका पछाडि केही छ कि? खास कारण भनेको मेरो अन्तरिक्षलाई नै जोड्नुपर्छ यहाँ। मैले त्यो कम्पनीमा रहन्जेल जति पनि काम गर्नेहरूलाई मैले एउटा लगानीकर्ता, केवल जागिरी होइन, लगानीकर्ताको रूपमा विकास गर्न चाहन्थे र त्यो विकास म 10 अन्तरालमा पुरा गरिसकेको थिएँ। अब मेरो इच्छा के थियो भने आम मान्छेहरूलाई धनी बनाउन कसरी सकिन्छ, जसले देशको GDPलाई नै फाइदा कसरी गर्न सकिन्छ भन्ने ममा सोच आयो। त्यो सोच यो अहिले मैले सञ्चालन गरेको पैँचो पसलको कन्सेप्टबाट हुन सक्छ भन्ने मेरो निर्कियोल हो। त्यो निर्कियोल हाम्रो त्यो कम्पनीभित्रका टिमहरूमा गरम भन्ने कुरा गर्दाखेरि हुन सक्दैन, कहाँ त्यस्तो पहाडमा गएर काम गरेर हुन्छ, बरु विदेश जानुपर्छ भन्ने खालको विमति रहँदा मैले त्यो संस्था छोड्ने बरु यो काम गर्ने भनेर म यहाँ यो जुन पैँचो पसल तपाईँले सञ्चालन गरिरहनु भएको छ होइन, यसका सम्भावना तपाईँले प्रसद देख्नु भएको होला, चुनौती के छन्? चुनौती अवश्य पनि कृषि क्षेत्र भनेको यस्तो चिज हो जहाँ संसारकै सबभन्दा बढी कम्पिटिसन हुने क्षेत्र हो। कुन ठाउँमा कति मात्रामा उत्पादन भयो भन्ने कुराको त्यसको यकिन हुन्न र यसको मूल्य कन्ट्रोल हुन सक्दैन, त्यो नै यसको मुख्य चुनौतीको रूपमा। गत भदौ महिनादेखि सुरु गर्नुभयो, अहिले सरदर व्यापार चाहिँ कति हुन्छ दैनिक? अहिले पैँचो पसलले हामी सुरु गर्दाखेरि 5-7 हजारबाट भएको थियो भने आउने यो हामी 5-6 महिनामा अहिले सबै ब्रान्चहरूको व्यवसाय हेर्दाखेरि लगभग दैनिक 2.5-3 लाखको एभरेज बस्न गइरहेको छ। अहिले लगभग पैँचो पसलमा रोजगार कतिजनाले पाएको छन्? अहिले हामी प्रत्यक्ष रूपमा 50 जना कर्मचारी छौँ, बुटवल लगायत गुल्मी अर्गली लगायतमा हामी प्रत्यक्ष रूपमा काम गर्ने कर्मचारी हामी 50 जना रोजगारी पाउनु भएको छ। कसरी अगाडि बढाउला भन्ने लाग्छ? सबभन्दा हामीले लक्ष्य भनेको यसको अहिले हामीसँग तत्काल सञ्चालन भएका 10 वटा छ, यसलाई 29 पुर्याउँदैछौँ हामी पहिलो कुरो। र अहिले नेपालमा यो ससहरू उत्पादन गर्ने एउटा ड्रुक भन्ने कम्पनी छ, जुसहरू उत्पादन गर्ने रियलहरूले सबै मल्टिनेसनल कम्पनी हुन्, त्यसबाहेक नेपाली कम्पनी यो जाम सस लगायतका विभिन्न चुकहरू यस्ता खालका चक्लेट जामहरू यिनी खालको उत्पादन नेपालमा छैन, त्यो उत्पादन हामी यहीका कच्चा पदार्थहरूलाई मात्रै उपयोग गरेर हामी बनाउने तयारी गर्दैछौँ। जस्तो हिजो तपाईँ 12-13 वर्षको उमेरमा 3-4 घन्टाको बाटो डोकोमा बोकेर सारबान्सको सामान लिएर चाहिँ तपाईँले व्यवसाय सुरु गर्नु भयो, अहिले तपाईँको देशकै प्रतिष्ठित कम्पनी तपाईँको सिद्धार्थ बिजनेस ग्रुपसम्म चलाउनु भयो र अहिले आएर तपाईँले यो पैँचो पसल चलाउनु भएको छ, अहिले त तपाईँले गाडीमा ढुवानी गर्नुहुन्छ, करोडौँको कारोबार गरिरहनु भएको छ, अहिले कस्तो महसुस गरिरहनु भएको छ तपाईँले? मैले महसुस गर्दाखेरि जस्तो म पहिले गाउँमा अभावको चिजलाई कसरी परिपूर्ति गर्न सक्छु भन्ने खालको आवश्यकतालाई परिपूर्ति गर्ने काम थियो, त्यही खालको मसँग महसुस हुन्थ्यो। पछिल्लो समय जुन सानो झुपडीबाट त्यहाँ पुग्दाखेरि मैले एउटा सफलता हासिल गरेँ भन्ने महसुस हुन्थ्यो र आजको दिनको मेरो के छ भने मैले जुन लक्ष्य लिएर काम गर्दैछु यो लक्ष्य पुरा गर्न सक्छु भन्ने कुराको मसँग सबभन्दा ठुलो महसुस छ र कृषकहरूको सामानहरू किनेर उहाँहरू खुसी भएको देख्दाखेरि म त्यहाँ अलिक खुसीपनको महसुस हुन्छ। अहिले तपाईँ जस्ता युवाहरू 1-2 लाख रुपियाँ काटेर वा 7-8 लाख रुपियाँ खर्चेर अलि विकसित मुलुकमा जाने गरेका छन्, तिनीहरूलाई के भन्न चाहनुहुन्छ? मैले भन्दा पनि मेरो बुवाले मलाई सबभन्दा ठुलो शिक्षा दजिराम नेउपा नै मेरो बुवा हुनुहुन्थ्यो, उहाँले मलाई बार बार एउटै निर्देशन दिनुहुन्थ्यो, छोरा विदेश नजानु, यही देशमा गरेर खान सकिन्छ, यही देशमा गर्नु लड्नु भन्नुहुन्थ्यो। र म ती विदेश जानेहरू सबैलाई के भन्न चाहन्छु भने सायद मलाई त्यो बुवाले भन्नुहुन्थेन भने म आज कुनै देशको कुनै ठाउँमा काम गर्थेँ भने हामी सबै नेपालीहरू पनि मेरो आग्रह मेरो बुवाले जुन भन्नुभएको थियो त्यो भनाइलाई पालना गर्ने भने आउने 10 वर्षमा नेपाल संसारको उत्कृष्ट कृषि गन्तव्य उत्कृष्ट पर्यटक गन्तव्य बनाउन सक्छौँ र सारा नेपालीहरू धनी बन्न सक्छौँ। हस् धन्यवाद, महत्त्वपूर्ण समय दिनुभएको। हस् धन्यवाद। सबै नेपाली यहाँ अट्न सकिन्छ, काम गर्न सकिन्छ, कमाउन सकिन्छ भन्ने कुरा म सबैलाई अनुरोध गर्दछु।